तिम्रै मलाई तिरस्कार मेरो लागि तिमी नै हो पनि नेपाली सांगीतिक क्षेत्रमा लाग्ने सोचमा हुनुहुन्छ वा कुनै पनि गीत संगीतलाई बजार व्यवस्थापन गर्ने म्युजिक कम्पनीको खोजीमा हुनुहुन्छ? यदि यस्तो हो भने सम्झना गर्नुहोस् साथीभाइ डिजिटल म्युजिक प्रालीलाई। बजार व्यवस्थापक रामु बिरही, मोबाइल नम्बर 98 49 936 85, 98 49 936 85।